السلام علیکم سامعین، این ایچ کے ورلڈ ریڈیو جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور، اور میں ہوں میمونہ شمیل، آداب عرض۔ آج اس سلسلے کا 39واں سبق ہے۔ آج کا کلیدی جملہ ہے کازے دا تو اومویماس، میرے خیال میں نزلہ ہے۔ ہمارے سبق کی مرکزی کردار انا تھائی لینڈ سے آنے والی بین الاقوامی طالبہ ہیں۔ انا کی طبیعت خراب تھی، وہ ہاسٹل کی منتظمہ کے ساتھ ہسپتال آئی ہیں۔ تو آئیے سبق نمبر 39 کا مکالمہ سنتے ہیں۔ پہلے آج کا کلیدی جملہ کازے دا تو اومویماس، میرے خیال میں نزلہ ہے۔ どうしましたか？ 咳が出ます。 熱も 37.8 度あります。 喉を見せてください。風邪だと思います。 あいえ、マカルメキバザハトカルテヘン。ドクターアンナセプシタヘ。 どうしましたか？ キャフワ。ویسے اس کا لفظی ترجمہ ہے کہ آپ نے کیا کیا، لیکن یہاں اس جملے کا مفہوم ہے کہ کیا ہوا۔ دو یعنی کیا، شیماشتا کیا، یہ اس فعل کی ماضی کی شکل ہے، شیماس یعنی کرنا، اور آخر میں کا جملے کو سوالیہ بنانے کے لیے ہے۔ یعنی کسی مسئلے کا شکار فرد سے کیا ہوا پوچھنے کے لیے ہم دو شیماشتا کا استعمال کر سکتے ہیں نا؟ جی بالکل۔ اور انا ڈاکٹر کو جواب دیتی ہے، سیکنگا دیماس، کھانسی ہو رہی ہے۔ سیکی یعنی کھانسی، نا یہ موضوع کی نشاندہی کرتا ہے، دیماس اس فعل کے اصل معنی ہے نکلنا، اس لحاظ سے جملے کے معنی ہوئے کھانسی نکل رہی ہے، لیکن اس کا مفہوم یہ ہے کہ مجھے کھانسی ہو رہی ہے۔ اچھا، اس جملے میں موضوع وتاشی وا یعنی میں یا مجھے حذف کر دیا گیا ہے؟ جی بالکل، اس جملے میں واضح ہے کہ انا اپنے بارے میں بات کر رہی ہیں۔ ایسی صورت میں وتاشی کو حذف کر دینا جاپانیوں کا عام طریقہ ہے۔ اچھا میمونہ، ایک بات بتائیے، میری ناک بہ رہی ہے کو کیا کہیں گے؟ ویسے ناک بہنے کو کہتے ہیں ہانامیز۔ میں وتاشی وا کو حذف کرتے ہوئے کہوں گی ہانامیزو گا دیماس۔ بالکل جواب درست ہے۔ اچھا، اس کے بعد ہاسٹل کی منتظمہ انا کی کیفیت کے بارے میں ڈاکٹر کو بتاتی ہیں، نیتسمو 37.8 دو آریماس، بخار بھی 37.8 درجے ہے۔ نیتس حرارت یا بخار کو کہتے ہیں، مو یعنی بھی، 37.8 دو 37.8 درجے، 37.8 یہ ایک نمبر ہے یعنی 37.8، اس میں تین کے معنی ہے آشاریہ، اور اس کے بعد بخار کا درجہ ظاہر کرنے والا لفظ ہے دو۔ ویسے جاپان میں بخار کے لیے بھی اور فضا کے درجہ حرارت کے لیے بھی سیلسیس یا سینٹی گریڈ کا پیمانہ استعمال کیا جاتا ہے۔ آریماس اس فعل کا مطلب ہے یا ہیں، آریماس کسی چیز کی موجودگی ظاہر کرتا ہے۔ ویسے انور صاحب، جاپان میں بیمار ہونے کی صورت میں جاپانی زبان نہ آئے تو یہ بھی بڑا مسئلہ ہے، تو ایسا کیجئے مجھے کچھ اور الفاظ بھی بتا دیں کہ سر درد یا پیٹ درد کو کیا کہتے ہیں۔ واقعی یہ بہت ضروری ہے۔ سر کو جاپانی میں کہتے ہیں اتاما، درد ہے کو کہیں گے ایتائی دس، چنانچہ مجھے سر درد ہے یا میرے سر میں درد ہے کو یوں کہیں گے اتاما گا ایتائی دس۔ پیٹ میں درد کا بتانے کے لیے آپ لفظ پیٹ یاد کر لیں، اوناکا، تو میرے پیٹ میں درد ہے کو یوں کہیں گے اوناکا گا ایتائی دس۔ اچھا میمونہ، اب آپ بتائیے دانت میں درد کے لیے آپ کیا کہیں گی؟ دانت کی جاپانی ہے ہا، ہا گا ایتائی دس، ٹھیک؟ بالکل ٹھیک۔ اچھا، آج کے مکالمے میں ڈاکٹر نے انا سے کہا نودو میسیتے کداسائی، گلا دکھائیے، نودو گلے کا اندرونی حصہ یا حلق، او یہ مفعول کے ساتھ لگایا جاتا ہے، میسیتے یہ تے شکل ہے اس فعل کی، میسیماس یعنی دکھانا، درخواست کے لیے فعل کی تے شکل کے بعد یہ لگایا جاتا ہے، کداسائی یعنی براہ کرم ایسا کیجئے۔ گلے کے معائنے کے بعد ڈاکٹر کہتا ہے کازے دا تو اومویماس، میرے خیال میں نزلہ ہے۔ یہ آج کا کلیدی جملہ ہے۔ کازے نزلہ یا زکام کو کہتے ہیں، دا یعنی ہے، یہ سادہ شکل ہے اس لفظ کی، دس اور اس کے بعد کا حصہ اپنا خیال ظاہر کرتا ہے، تو اومویماس یعنی میرا خیال ہے کہ۔ اردو میں یہ جملے کے آغاز میں، جبکہ جاپانی میں جملے کے آخر میں لگتا ہے۔ سامعین، میرے ساتھ آج کا کلیدی جملہ دہرانے کی مشق کر لیں، میرا خیال ہے نزلہ ہے۔ 風邪だと思います。 とあいえ、サバクナンバー39かマカルマ、一度フィルスンテヘン、パレアチカキャリディジュムラ。 風邪だと思います。 メレヒアルメンナズラヘ。 どうしましたか？ 咳が出ます。 熱も 37.8 度あります。 喉を見せてください。風邪だと思います。 और अब वक्त हुआ है हमारे कॉर्नर गुर की बातें का, जिसमें इस प्रोग्राम की सुपरवाइजर प्रोफेसर अकाने तोकुनागा हमें आज के अहम नुकात के बारे में बताती हैं। तो आज हमने मेरे ख्याल में नज़ला है सीखा, मुझे ख्याल या राय जाहिर करने के बारे में मजीद बताइए। जी आइए प्रोफेसर साहिबा से पूछते हैं। वो बता रही हैं कि जापानी में ख्याल, राय या अंदाजा बयान करते वक्त पहले अपनी बात या ख्याल कहकर आखिर में ये लगाते हैं, तो उमोइमास, यानी ये मेरा ख्याल है। उमोइमास ये एक फेल है जिसके मायनी है ख्याल होना या सोचना, और इस फेल से पहले ये हरफे जार लगाया जाता है, तो इस तरह ये बनता है तो उमोइमास, यानी मेरा ख्याल है कि। इससे पहले फेल की सादा शक्ल यानी लुगवी शक्ल या फिर ता शक्ल इस्तेमाल की जाती है। फेल की सादा शक्ल के बारे में सबक नंबर 26 में बताया जा चुका है। अगर हम कहना चाहें कि मेरे ख्याल में वो आएंगी, तो वो यानी खातून के लिए है कानोजो। फेल आना की जापानी है कुरु। चुनांचे वो आएंगी के लिए होगा कानोजो वा कुरु, और उसके बाद मेरा ख्याल है के लिए तो ओमोइमास। चुनांचे जुमला यूं बनेगा कानोजो वा कुरु तो ओमोइमास, यानी मेरा ख्याल है कि वो आएंगी। अगर तो ओमोइमास से पहले ई पर खत्म होने वाला इसमें सिफत आएगा तो वो तब्दील नहीं होगा। मसलन उत्सुकुशी यानी खूबसूरत, ये ई पर खत्म होने वाला इसमें सिफत है, इसलिए मेरे ख्याल में वो खूबसूरत हैं को यूं कहा जाएगा कानोजो वा उत्सुकुशी तो ओमोइमास। इस्म या ना इसमें सिफत के तो ओमोइमास से पहले आने की सूरत में हमें दा का इजाफा करना होगा। मसलन अगर हम कहना चाहें कि वो बासहूलत है या उसमें आसानी है, तो वो के लिए है सोरे। बासहूलत होने के लिए कहा जाता है बेंडी। ये एक ना इसमें सिफत है, इसलिए इसमें दा लगाया जाएगा बेंडीदा। चुनांचे ये बना सोरे वा बेंडीदा, यानी ये बासहूलत है, और उसके बाद ख्याल के लिए तो ओमोइमास, यानी मेरा ख्याल है। तो पूरा जुमला यूं हुआ सोरे वा बेंडीदा तो ओमोइमास, मेरा ख्याल है कि ये बासहूलत है या इसमें आसानी है। ये था हमारा आज का कॉर्नर गुर की बातें। अब वक्त हुआ है हमारे कॉर्नर सौती अल्फाज का। इसमें हम आवाजों या रवैयों की अक्कासी करने वाली सौती तरकीब मुतारिफ करवाते हैं। आज का मौजू खांसी है। ये हल्की खांसी है, इसे इन अल्फाज से जाहिर करते हैं कोंग कोंग, यानी ये खांसी की खो खो के लिए है कोंग कोंग। और अगर शदीद खांसी हो तो इस खांसी के लिए कहा जाता है गुहो गुहो, ये शदीद खांसी का इजहार है गुहो गुहो। इससे जाहिर होता है कि कोई शख्स शदीद खांसी से बेहाल है और उसे सांस लेने में भी मुश्किल हो रही है। तो सामीन, आज के सौती अल्फाज के कॉर्नर में हमने ये अल्फाज मुतारिफ करवाए कुंग कुंग और गुहो गुहो। और सबक के अख्तिताम से पहले हमारा कॉर्नर है अन्ना के ट्वीट। अन्ना आज के इवेंट्स पर एक नजर डालती हैं और ट्वीट करती हैं। अस्पताल में अदायगी के काउंटर वाले अमने ने भी और दवा फरोश ने भी मुझे ओदाईजी नी कहा, यानी अपना ख्याल रखिए। हर शख्स को मेरा ख्याल था, जिससे मुझे बहुत अच्छा महसूस हुआ। मैं जल्द ठीक होने की पूरी कोशिश करूंगी। तो सामीन, आज का सबक आपको कैसा लगा? आज का कलीदी जुमला था खाजे दा तो ओमोइमास, मेरे ख्याल में नजला है। अगले सबक में अन्ना अपने हॉस्टल वापस आती हैं। तो हमारे साथ रहिएगा।